नमस्कार। स्थानीय गतिविधिको संगालो साँझ 7 बजेको गलकुट खबरमा प्राविधिक मित्र थमन थापासँगै खबर कक्षबाट साथी विशाल विकासँगै शर्मिला रोकाको हार्दिक स्वागत छ। गलकुट खबर सामुदायिक रेडियो गलकुट एफएम गलकुटबाट 102.4 MHz र ताराखोला गाउँपालिकाबाट 92.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.galkutfm.com र मोबाइल एप गलकुट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ। गलकुट खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। रेघामा नेकपा एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम सम्पन्न। अर्गल खेलकुद विकास मञ्चको 16 वार्षिक उत्सव सुरु। पक्राउ परेका नेकपा बहुमतका बागलुङ इन्चार्ज रिहा विद्यामन्त्री पुस्तकालय बाल विकास केन्द्रको समिति पुनर्गठन अध्यक्षमा थापा। र एक घर एक धाराले फेरियो धम्जावासीको दैनिकी बागलुङमा मनोमानी भाडाको मुख्य समस्या निजी सवारी साधनमा। हेलो अब 10-15 दिन मात्र बाँकी छ। बनाउन त मलाई पनि मन थियो तर समय छोटो छ, सुन जस्तो कुरा हतार गर्न नि भएन। ए हो त्यसो भए त मैले पनि त्यही बनाउँछु र तँलाई पनि त्यही बनाएर ल्याइदिन्छु है त। सेवाहरू हामी कहाँ छापावाला सुन चाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। सम्पर्कका लागि मोबाइल 98476077, 98408917, 98051705002। प्रोप्राइटर प्रेमेन रमिला, प्रेमेन ब्रदर्स सुन चाँदी पसल गलकोट नगरपालिका 3 हटिया क्याम्पस रोड, शाखा पसल गलकोट नगरपालिका 3 हटिया जीप पार्क। अब समाचार विस्तारमा। गलकोट नगरपालिका वडा नम्बर 11 रेघामा नेपाल कम्युनिस्ट पार्टी एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागलुङ क्षेत्र नम्बर 2 प्रदेश सभाका उम्मेद्वार मन्जु शर्मा चालिसीले नीति निर्माण कार्यान्वयन गर्न नसक्दा बागलुङका जनताहरूले दुःख पाइरहेको बताउँदै मध्यपहाडी लोकमार्गले समयमै निर्माण सम्पन्न गराउनको लागि पहल गर्ने बताउँदै बागलुङमा स्वास्थ्य शिक्षा र रोजगारी सिर्जनामा विशेष जोड दिने बताउनु भएको थियो। त्यस्तै कार्यक्रममा बागलुङ क्षेत्र नम्बर 2 प्रदेश सभाका स्वतन्त्र उम्मेद्वार प्रकाश गर्तीले सबै राजनीतिक पार्टीहरूले आफ्नो कार्यक्रम कार्ययोजना र घोषणा पत्रहरू लिएर गाउँ गाउँमा गएर जनताको अभिमत र भावनाहरू समेट्ने प्रयत्न गरिरहेको बताउनु भएको थियो। उहाँले सचेत नागरिकको रूपमा रही आगामी मङ्सिर 4 गति हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई असामान्य रूपमा नमानी विकास र समृद्धिको लागि आफूहरूले भोट दिई विजय गराउन आग्रह गर्नुभएको थियो। कार्यक्रममा संघतर्फका समानुपात उम्मेद्वार बाबुराम नेपाली, नेकपा एमाले प्रदेश सचिवालय सदस्य सुनिल शेरचन, प्रदेश तर्फका समानुपातिक उम्मेद्वार बिना थापा, नेकपा एमालेका जिल्ला सचिव विष्णु भूषाल लगायतले मन्तव्य राख्नु भएको थियो। खेलकुद कला संस्कृति परम्परा हाम्रो सान ऐतिहासिक भुजपोल्ने मेला भुजपोल्ने पर्व ताराखोला गाउँपालिकाको पहिचान भन्ने मूल नाराका साथ अर्गल खेलकुद विकास मञ्चको 16 वार्षिक उत्सव तथा भुजपोल्ने मेला पर्व आजदेखि ताराखोला गाउँपालिका वार्ड नम्बर 2 अर्गलमा सुरु भएको छ। त्यस समूहको सहभागिता रहेको खुल्ला वडास्तरीय पुलिस भलिबल प्रतियोगितामा ताराखोला हार्डवेयर र अर्गल खेलकुद विकास मञ्चबीच भएको उद्घाटन खेलबाट ताराखोला हार्डवेयर दोस्रो चरणमा प्रवेश गरेको छ। त्यस्तै अर्गल खेलकुद विकास मञ्च पहेँलो र शक्ति युवा क्लब बीच बगरबीच भएको खेलमा शक्ति युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा महिला भलिबल प्रतियोगिता, धनुषमाण प्रतियोगिता, खुल्ला वडा स्तरीय भूभु भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, खुल्ला क्यारम बोर्ड प्रतियोगिता, ताराखोला गाउँपालिका नम्बर 2 भित्रको आमा समूहको रसाकसी प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको छ। मंगलबार पक्राउ परेका नेपाल बहुमतका तीनजना नेतालाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको छ। बागलुङमा निर्वाचन बहिष्कारको पोस्टर तास्ने हिँडेका नेकपा बहुमतका नेता दलसिंह खत्री, हरि नेपाली र कृष्ण बहादुर कुँवरलाई प्रहरीले बुधबार रिहाई गरेको हो। धर्मेन्द्र बासोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका एकका 45 वर्षीय दलसिंह खत्री, 35 वर्षीय हरि नेपाली र 45 वर्षीय कृष्ण बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङ मंगलबार साँझ पक्राउ गरेको थियो। आगामी मंसिर 4 गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन बहिष्कारको पोस्टर तासे हिँडेका बागलुङ नगरपालिका 2 ट्राफिक चोकबाट पक्राउ परेका थिए। उनीहरूको साथबाट संघीय निर्वाचन बहिष्कार गरौ लेखिएको पोस्टर र पर्चा बरामद गरिएको थियो। उनीहरूले तारिखमा रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। ए हजुरबा, बिहेको दिन पनि आइसक्यो, गहना किनेकै छैन, कहाँ किन्ने होला? अब गहना जस्तो कुरा विश्वासिलो र भर पर्दो पसल्ने चाहिने, विवाहको गहनामा विशेष छुट नै पाइने, त्यसको लागि त गलकोट स्क्वायरमा छ नि जय माता देवी सुनचारी पसल, त्यही पसलमा किन्ने हो नि। अनि सुन नानी, शुद्ध सुनका असाध्यै राम्रो गहना चाहिएपछि जाने ठाउँ नै जय माता हो, जय माता चाहिँ जा है। हुन्छ नि हजुरबा, हुन्छ। हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहनाहरू पाइनुका साथै पुरानोसँग नयाँ गरगहना साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आकर्षक डिजाइनका गहनाहरू बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 9864082484, 9052747473, 9049463377। प्रोप्राइटर करण सुनार, देविका सुनार, जय माता देवी सुनचाँदी पसल, गलकुट नगरपालिका 3 हटिया क्याम्पस रोड, गलकुट क्याम्पसको पछाडि, गलकुट स्क्वायर भवनको पहिलो तला, गलकुट बागलुङ। साथी, जन्मदिनको धेरै धेरै शुभकामना छ। अनि केक र पार्टीको व्यवस्था चाहिँ कहाँ छ? त्यो पनि मैले सोचिसकेका छु नि। सोचिसकेका छु, कहाँ नि? यही हटिया बजारमा रहेको बर्गर हाउस इन तन्दुरी परिकारमा। सेवाहरू स्पेशल बर्गर, पिज्जा, केक का आइटमहरू, पेस्ट्री, पास्ता, बिरयानी, पान्टा सेट, खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ। सम्पर्कका लागि फोन 068412190, मोबाइल 97141703329, 98575209055। बर्गर हाउस इन तन्दुरी परिकार, गलकुट नगरपालिका 3 हटिया बजार, इमर्जेन्सी पोल्यु क्लिनिक सँगै, साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोकदेखि केही तलबाट सञ्चालन भइरहेको छ। गलकुट खबरमा छोटो व्यवसायको विश्रामपछि फेरि खबरकै सिलसिला। विद्या मन्दिर पुस्तकालय बाल विकास केन्द्रको समिति पुनर्गठन गरेको छ। पुस्तकालयमा मंगलबार आयोजित पुस्तकालयका पदाधिकारी सदस्य र अभिभावकको भेलाले पुस्तकालयका अध्यक्ष राम थापा अर्यालको अध्यक्षतामा बाल विकास केन्द्रको समिति पुनर्गठन गरेको हो। समितिको सचिवमा बाल विकास केन्द्रका सहजकर्ता उमा छेत्री सुवेदी रहनु भएको छ। त्यसै गरी समितिका सदस्यहरूमा रामप्रसाद शर्मा, रामचन्द्र शर्मा, राजन प्रसाद शर्मा, कोपिला कर्णेल, गोविन्द प्रसाद बजा, सुधीर श्रेष्ठ, शारदा शर्मा, गङ्गा आले र सम्झना सेन्चुरी रहनु भएको छ। 2065 सालदेखि मुष्टिदानबाट सञ्चालन गरिएको पुस्तकालयमा हाल विभिन्न क्षेत्रका 14 जना बालबालिका रहेका छन्। बाल विकास केन्द्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारवाला सङ्घको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गरिने पुस्तकालयका अध्यक्ष राम थापा अविरले बताउनुभयो। बाल विकास केन्द्र सञ्चालनका लागि पुस्तकालयका संरक्षक श्याम श्रेष्ठले आफ्ना दिवंगत छोराको नाममा 1,00,000 रुपियाँ आर्थिक सहयोग समेत गर्नुभएको छ। कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता तथा सचिव राजन प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। दुई वर्ष अघिसम्म पानीको लागि दुई घण्टा समय छुटाउने बागलुङको काठेकोला गाउँपालिका तीन धम्साका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन्छ। बिहानै कुवाको पानीले पाइप मार्फत जोडेर गाउँमा ल्याएको पानी थाप्ने भेषकुमारीले अहिले आँगनमै चौबिसै घण्टा पानी आउने धारो छ। भेषकुमारीले जीवनमा खाने पानीको एक धार एक धाराले दैनिक नै फेरिएको बताउनुभयो। धम्जाका चार गाउँमा 300 घरमा खाने पानीको धारा पुगेपछि त्यहाँका स्थानीयको दैनिकी फेरिएको छ। बिहानै उठेपछि पानीको जोहोमै लाग्नु पर्दथ्यो। खाने पानीको अवस्था लथालिङ्ग थियो। कुवाको पानी पाइपमा ल्याएर खानुपर्ने अवस्था थियो। अहिले एक घर एक धाराले दैनिक फेरिदिएको छ। भण्डारीले भन्नुभयो, अहिले आँगनमै पानीको धारो छ, आवश्यकता पर्दा प्रयोग गरे भइगयो। समयको बचत हुँदा खेतीपाती र बाख्रा भैँसीले समय दिन पुगेको छ। पछिल्लो पाँच वर्ष यता गण्डकी प्रदेशको क्रमागत योजना अन्तर्गत धम्जाका मासकटेराद्वारा ओखले असोजिएको केही भागमा करिब 300 खाने पानीका धारा जडान गरिएको छ। यस्तै खाने पानीको चरम समस्या रहेको धम्जा गाउँ र सायकटेरा गाउँमा खाने पानीको लागि एक घर एक धारा निर्माण कार्यका लागि गण्डकी प्रदेश सरकारबाट यो वर्ष ठेक्का प्रक्रियामा जाने गरी काम अघि बढेको काठेकोला गाउँपालिका तीन धम्जाका वडा अध्यक्ष कुलबहादुर विकले बताउनुभयो। खानेपानीको समस्या र सकस बेहोर्न बाध्य धम्जाका 300 घर धुरीमा खानेपानीको पहुँच पुगेपछि विकासको महसुस भएको स्थानीय रिमा कुमारी थापाले बताउनुभयो। खानेपानीको समस्या झेल्दै आएका स्थानीयले घरमै खानेपानीको धारा आएपछि दङ्ग परेका छन्। खानेपानीको दुःख भएको धम्जामा घर घरमा खानेपानी पुग्दा किसानको विकास नयाँ अनुभूति भएको छ। धम्जामा 35 वर्ष अघि मात्रै खानेपानी आयोजना सञ्चालन भएर सामुदायिक धारा निर्माण गरेको धम्जा गाउँमा त्यसैता खानेपानीको झेल दुःख झेल्नुपर्ने अवस्था रहेको थियो। कतिपयले कुवाको भर र कतिलाई सामुदायिक धारामै घन्टौँ लाइन लाग्नुपर्ने अवस्थाको खानेपानी आयोजना सफल भएपछि सहज भएको धम्जा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो। धम्जा खानेपानी तथा सरसफाई आयोजना अन्तर्गतका 10 रुपियाँ आयोजना मार्फत खानेपानी वितरण गरिएको छ। खानेपानीको निकै दुःख रहेको धम्जामा अहिले सहज भएको छ। साबिका दुई गाउँमा मात्रै अहिले खानेपानीको नाम कामका लागि प्रक्रियामा छ। भण्डारीले भन्नुभयो, विभिन्न खानेपानी मुहानबाट पानीले 15 खानेपानीका विभिन्न क्षमताका ट्याङ्की निर्माण गरी घर घरमा खानेपानीका धारा पुर्याइएको हो। अहिले खानेपानीको धारा घरमै पुगेका जनताले आफ्नो दैनिकी फेरिएको बताएका छन्। धम्जामा रु 7 करोडको लागतमा 300 घरमा खानेपानीको धारा पुर्याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी ईश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो। 15 पानी संकलन गर्न 5,000-30,000 लिटर क्षमताको ट्याङ्की 8 किलोमिटर मुख्य पाइपलाइन तथा 25 किलोमिटर वितरण लाइन मार्फत घर घरमा खानेपानी पुर्याइएको हो। भएका मुहानहरू सुक्दै जाने मर्मत नहुने लगायतका समस्याका कारण धम्जामा खानेपानीको चरम संकट रहँदै आएकोमा विगत दुई वर्ष यता खानेपानीको एक घर एक धारा निर्माणसँगै सहज भएको हो। धम्जाको शिरमा रहेको ढङ्गदुले माथि आरपानी बिसौना लगायतका 15 मूलहरूलाई विभिन्न ट्याङ्कीमा जम्मा गरेर खानेपानी वितरण भएको हो। खानेपानीका कारण अहिले यहाँका स्थानीयले समयको समेत बचत गरेका छन्। मिटर जडित धाराका कारण खानेपानी खेर जाने सम्भावना न्यून रहेको स्थानीय शिव भण्डारीले बताउनुभयो। खानेपानीको दुःख थियो, अहिले पानीका लागि समय व्यवस्थापन गर्न आवश्यक छैन। भण्डारीले भन्नुभयो, खानेपानीको धारामा मिटर जडान गरिएकाले पानीको सही प्रयोग भएको छ। बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुसमिसेरा बजार पुग्न 1 घण्टा समय लाग्छ। 21 किलोमिटर सडक मध्ये 20 किलोमिटर सडक कालोपत्रे भएको छ। पक्की सडकमा 21 किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला? जोखिमलाई लाग्न सक्छ। पक्की सडकको भाडा सरकारले तोके बमोजिम नै हुन्छ, तर यो सडक खण्डमा घुर्नी सवारीले तोकिएको भाडाभन्दा दुब्बर भाडा उठाउँछन्। केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जुम्ली नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश गर्यो। नगरको सूचना अनुसार बागलुङ बजारदेखि कुसमिसेरा बजारसम्म यात्रा गर्दा 210 रुपियाँ मात्र भाडा लाग्नुपर्ने हो। अधिकांश निजी सवारी घुर्ने यो रुटमा यात्रुले एकतर्फी 400 भाडा तिर्दै यो त एउटा उदाहरण मात्रै हो। सार्वजनिक सवारी एकाध मात्र चल्ने र निजी बुलेरो चिपहरू धेरै चल्ने बागलुङका अधिकांश ग्रामीण सडकमा भाडाको समस्या एकै खालको छ। बागलुङका 10 स्थानीय तहका यात्रुले तोकेको भाडा तिर्न पाएका छैनन्। घर घरमै सुविधा पुर्याउने भएकाले यात्रु भाडाको विषयमा खोलेर बोल्दैन। निजी सवारीलाई निरुत्साहित गर्दा सार्वजनिक सवारीको पहुँच नभएकाले अप्ठ्यारो पर्ने यात्रुहरूले बताउँछन्। यात्रुले महँगो भाडा मात्र तिरेका छैनन्, उनीहरूको यात्रा जोखिमपूर्ण समेत छ। अधिकांश निजी सवारी साधनले यात्रु बोक्ने तर गरेकाले दुर्घटना बिमा उपचार सुविधा लगायत सुविधा यात्रु नपाउने यातायात व्यवस्था कार्यालयका प्रमुख पासिङ थापाले बताउनुभयो। कार्यालयले पछिल्लो समय अनुगमन गर्ने र निजी सवारी साधनलाई यात्रु नबोक्न आग्रह गर्ने गरेको छ। हामीले अनुगमन गर्दा यात्रु बोकेको भेटेपछि कि त सार्वजनिक यातायात बनाउने वा यात्रु नबोक्ने गर्न अनुरोध गरेका छौँ। थापाले भन्नुभयो, रातो प्लेट बनाउने र भाडा लिएर यात्रु बोक्नेहरू धेरै छन्। थापाका अनुसार बागलुङ जिल्लाभर चल्ने 350 बढी पिकअप भ्यानमध्ये अधिकांश रातो प्लेट भएका छन्। निजी सवारीले न त तोकिएको भाडा लिन्छन् न त हामीलाई अनुगमन गर्न सम्भव छ। थापाले भन्नुभयो, व्यक्ति व्यक्ति पुगेर अनुगमन गर्न सकिँदैन, त्यसैले सरकारले तोकिएको मापदण्डमा चल्नुहोस् भनेका छौँ। थापाले निजी प्रयोजनका लागि दर्ता गरेका सवारीले भाडाका यात्रु बोक्न निरुत्साहित गरिने बताउनुभयो। कार्यालयले जिल्ला प्रशासन कार्यालय उपभोक्ता मञ्च ट्राफिक प्रहरीसँगको सहकार्यमा अनुगमन सचेतना थालेको छ। पहिलो चरणमा नियम विपरीत यात्रु बोकेका 27 पिकअप भ्यानका कागजात कार्यालयले लिएको छ। रातो प्लेटमा भन्दा कालो प्लेटलाई राजस्व पनि कम लाग्छ, सरकारको आँखा पनि पुग्छ। यात्रुको जीवनसँग खेलवाड गरेर किन निजी गाडीले यात्रु बोक्ने थापा भन्नुहुन्छ। तत्कालै कम्पनीमा दर्ता भएर सार्वजनिक यातायातको रूपमा नआए वा रातो प्लेटमा यात्रु बोके कारवाही गर्छौँ। निजी सवारीले यात्रु बोक्न रोक लगाउने ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी पनि सक्रिय रहेको छ। कच्ची सडकमा अनुमति पत्र बिनाका व्यक्ति सवारी साधन चलाउने तोकिएभन्दा धेरै यात्रु बोक्ने कार्यमा सवारी चालकहरू सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाएको हो। हामीले नियमअनुसारको कारवाही गर्छौँ। निजी सवारी साधनले यात्रु बोक्न पाइँदैन र बढी भाडा उठाउन पनि पाइँदैन। ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले भन्नुभयो, यातायात व्यवस्था कार्यालयले निजीलाई सार्वजनिक सवारीमा रूपान्तरण गर्न सहजीकरण गर्नेछ। कच्ची र पक्की सडकमा भाडामा रहेको मनमानी निजी सवारीले यात्रु बोक्न छोडेपछि सो त समाधान हुने केसीको विश्वास छ। विधि मिचेर व्यक्तिले निजी सवारीमा भाडा कायम गर्ने भएकाले समस्या भइरहेको केसीले बताउनुभयो। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ। अन्त्यमा शीर्ष खबर पुनः एकपटक। रिगामा एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम सम्पन्न। खेलकुद विकास मञ्चको 16 वार्षिक उत्सव सुरु। पक्राउ परेका नेकपा बहुमतका बागलुङ इन्चार्ज रिहा विद्या मन्दिर पुस्तकालय बाल विकास केन्द्रको समितिको पुनर्गठन अध्यक्षमा थापा र एक घर एक धाराले फेरि धम्जावासीको दैनिकी। बागलुङमा मनमानी भाडाको मुख्य समस्या निजी सवारी साधनमा। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरमा खबरक्रम सकियो। यसपछि तपाईँ 7:30 सिआइएनको साझा खबर, 8 बजे नेपाल दर्पण र 9:15 बीबीसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सेवा साँझ पख सुन्न सक्नुहुनेछ। हामी भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान 7 बजेको गलकुट खबर लिएर आउनेछौँ। खबर कक्षीबाट हामी सबै विदा भयो। ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।